नहीं दिल की दवा पाता। बहुत मुश्किल था अपने नफ्स सरकश को दबा पाता। अगर अल्लाह वालों से नहीं दिल की दवा पाता। बहुत मुश्किल था अपने नफ्स सरकश को दबा पाता। दिल की दवा क्या है? यानी दिल के अंदर बदनजरी के गुनाह का तकाजा हो रहा है, दिल के अंदर जो है गुस्से का तकाजा हो रहा है, तकब्बुर है, गुस्सा है, कीना है, बोझ है, ये सब दिल की बीमारियां हैं। अगर अल्लाह वालों से दिल की दवा नहीं पाता तो बहुत मुश्किल था अपने नफ्स सरकश को दबा पाता। नफ्स जो है बुराइयों को हुक्म करता है, आवाज हल्की कर लीजिए, नफ्स को दबाना बहुत मुश्किल होता है अल्लाह वालों की सोबत। नमाज पढ़ना ही मुश्किल लगता था, सोबत है अहलुल्लाह से वो नमाज पढ़ना, दाढ़ी रखना और गुनाहों से बचना आसान हो जाता है, बहुत आसान हो जाता है। अल्लाह वालों से सोबत के बरकत से दीन पे चलना आसान हो जाता है। खवातीन कैसे सोबत उठाएंगी? पर्दे से, जहां शरई पर्दे से मस्तूरात का बयान सुनने का एहतमाम हो अल्लाह वालों का या उनके गुलामों का, तो वो उनकी सोहबत वही कहलाएगी। सहाबियात जो बनी वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की आवाज के जरिए सहाबियात बनी ना। नबी सल्लल्लाहु अलैहि वसल्लम ने गैर महरम औरतों को देखा ना, उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत की, बल्कि आवाज के जरिए जिन्होंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की, जिस औरत ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की आवाज पर्दे से सुन ली वो सहाबी हो गई ईमान की हालत में, सहाबिया हो गई ईमान की हालत में। मर्दों को आंखों के जरिए और औरतों को, जो खवातीन को, कानों के जरिए वो सहाबी हुई। इसी तरह मर्दों के लिए अब ये कयामत तक सिलसिला चलता रहेगा। सहाबा कराम इस दुनिया से चले गए, आखिरी सहाबी इस दुनिया से चले गए, फिर उसके बाद ताबईन, फिर तबा ताबईन, फिर औली अल्लाह, तो कयामत तक इस तरह औली अल्लाह पैदा होते रहेंगे। कयाम एक वली अल्लाह जाता है, सैकड़ों हजारों वली अल्लाह बना के जाता है इस दुनिया से। तो ये बहुत ही प्यारा शेर है, अक्सर इसको पढ़ता रहता हूँ। अगर अल्लाह वालों से नहीं दिल की दवा पाता, बहुत मुश्किल था अपने नफ्स सरकश को दवा पाता। अभी मैसेज आया है, बहुत से फोन भी आ रहे हैं, कराची में बहुत जबरदस्त बारिश शुरू हो गई है, जबरदस्त काली घटा है और खूब बिजली चमक रही है और जबरदस्त मोटे मोटे बूंद पड़ रहे हैं, तो फोन आ रहे हैं जल्दी आ जाएं। भाई बारिश तो अब हो ही गई है, अब जल्दी जाएं या देर से जाएं, अल्लाह आफियत से पहुंचा देंगे। दीन की बात हो रही है, इसकी बरकत इंशाल्लाह मिल जाएगी। अल्लाह ताला यहाँ भी और जहां जहां जरूरत है आफियत वाली बारिश अता फरमाए, अपनी रहमत से मौसम को मोतदिल फरमा दे। अगर अल्लाह वालों से नहीं दिल की दवा पाता। बहुत मुश्किल था अपने नफ्स सरकश को दबा पाता। अस्सलाम वालेकुम, जज़ाकअल्लाह, आपने ये इंतजाम फरमा दिया, बहुत मजा आ रहा है माशाल्लाह। अगर पेट्रोल की मानिंद होता ये सुकूने दिल, अगर पेट्रोल की मानिंद होता ये सुकूने दिल, जमी में करके बोरिंग इसको हर काफिर भी पा जाता। सुभानअल्लाह, जमी में करके बोरिंग इसको हर काफिर भी पा जाता। सुकूने दिल उतरता है फलक से अहले तक्वा पर, सुकूने दिल अहले तक्वा, मर्द हो या औरत हो, कोई भी हो, मर्द तक्वा से रहेगा, औरत तक्वा से रहेगी, उसको सुकून मिल जाएगा। मर्दों को कैसे तक्वा से रहना है, हजरत वाला पांच अमाल बताते थे। एक मुट्ठी दाढ़ी रख ले तीनों तरफ से, चावल बराबर कम ना हो, मूछें साफ कर ले, टखने खोल ले, नजर की हिफाजत कर ले, दिल की हिफाजत कर ले, मुश्किल अमल है। औरतों के लिए और शरी पर्दे का एहतमाम कर ले, देवर से, जेठ से, खालू से, फुप्पा से, शोहर के हुकूक का ख्याल रखे, शोहर की फरमाबरदारी करे, पांचों की नमाज पढ़े, रमजान शरीफ के रोजे रखे, इज्जत की हिफाजत करे, तो जन्नत के आठों दरवाजों में से जिस दरवाजे से जाना चाहे चली जाए। और नजर की हिफाजत औरत के लिए भी हुक्म है, मर्दों के लिए भी हुक्म है, औरतों के लिए भी हुक्म है। रक्षे में जा रही है तो रक्षे वाले से नजर मिला के बात नहीं करेंगी, کپڑا لینے جا رہی ہیں کپڑے والے سے نظر ملا کے بات نہیں کریں گے. قل للمؤمنین قل للمؤمنات یغضضن من ابصارهن. اگر نظر خراب کر لی, ابھی میرے مرشد موجودہ مرشد جو شیخ ہیں حضرت والا شاہ فیروز عبداللہ میمن صاحب دامن خاتم علی فرما رہے تھے کہ عید کی رات ہی ہم اپنا 30 دنوں کا روم ضائع کر دیتے ہیں اور جو اللہ سے مزدوری ملنی ہوتی ہے عید کے دن وہ نہیں ملتی ہم لوگوں کو. لیکن ہمارا نور باقی ہے, ابھی تو 30 رمضان میں روئے اللہ سے, 27ویں شب کو روئے, رمضان شریف گزر گئے اور کیا ہم نے ابھی تک اس کو باقی رکھا ہوا ہے؟ جس نے باقی رکھا ہے تو حضرت فرما رہے ہیں وہ شکر ادا کرے, اور جس نے باقی نہیں رکھا عورتوں کو بد نظری کر کے اپنا نور برباد کر دیا. مانی لیجیے نہیں آپ کی آپ کی اچھا اچھا مجھے بھی ضرورت نہیں. اگر نور برباد ہو گیا توبہ سے وہ واپس آ جائے گا, دوبارہ توبہ کر لیں اور ارادہ کریں ان شاء اللہ تعالیٰ, اور توبہ کی برکت سے نور وہ واپس آتا ہے بلکہ اس سے بڑھ کے بھی نور اللہ تعالیٰ عطا فرما دیتے ہیں. مایوس ہونے کی ضرورت نہیں ہے, اللہ تعالیٰ بہت رحیم و کریم ہے. مگر یہ ہے کہ حضرت یہ فرما رہے ہیں بہت درد دل سے کہ رمضان شریف اتنے روئے, 30 دن ہمارے گزرے, تراویح پڑھی اور خوب دعائیں کی, بیانات سنے, مگر کیا ہمارا وہ نور ابھی باقی ہے یا نہیں باقی ہے؟ یا اس کو عورتوں کو دیکھ کے یا گانے سن کے اس کو یا مکس گیدرنگ میں کتنے لوگ ابھی جیسے عید الفطر میں چھٹیاں ہوئی 3 دن میں, بہت کم لوگ بھلے خانقاہ سے تعلق ہو کسی بھی شعبے سے, بہت ہی کم لوگ ہیں جو اس وقت مکس گیدرنگ سے بچے ہوئے ہیں. ورنہ جب شرعی پردے کا اہتمام, جب عید کی پارٹیاں ہوتی ہیں سب لوگ آپس میں ملنے جاتے ہیں, فون کر کے جانا ہوگا کہ بھائی مردوں کا الگ انتظام ہوگا عورتوں کا الگ انتظام ہوگا, ورنہ اگر مرد عورت ساتھ ہوں گے تو وہ بھی اللہ کی نافرمانی ہو رہی ہے, اس سے بھی نور ضائع ہو جاتا ہے. جب ملنے جا رہے ہیں ہم لوگ, بھابھی سامنے آ گئیں یا خالہ کی لڑکیاں, تایا کی لڑکیاں, چچا کی لڑکیاں, خواتین اس طرح جا رہی ہیں کسی سے ملنے تو خالو مسلے بھالو کے گھر میں چلے آ گئے, ان کے سامنے آ گئے, پپا سامنے آ گئے, خالہ ذات تایا ذات چچا ذات کے لڑکے آ گئے. اسی طرح 12 سال کا لڑکا آئیے اس سے پردہ نہیں کر رہے. حضرت والا فرماتے 10 سال کے لڑکے سے احتیاط ہے. ابھی کل میں اپنے سسرال گیا تھا, سسرال مانے 6 دفعہ رال ٹپکے جہاں سے, اور میں کہ میں نے مائی کیا, عورت اپنی امی کے جاتی ہے تو مائی کے جا رہی ہے, اور سسرال جہاں 6 دفعہ رال ٹپکے جاتے وقت. آصف کمال صاحب ماشاء اللہ حضرت والا کے خلیفہ بھی ہیں اور میرے سسر بھی ہیں, بہت ہی پیارے اللہ والے ماشاء اللہ. عامر کمال صاحب وہ بھی حضرت والا کے خلیفہ ہیں. تو ہم لوگ وہاں حاضری ہوئی تھی, سسرال میں حاضری ہوئی تھی کیونکہ اللہ والے اس لیے حاضری ہوئی تھی. تو وہاں پہ تو ماشاء اللہ ان کا بیٹا ہے عامر کمال بھائی کا جو میرے چچا سسر ہے, 8 سال کا ہے, اور دوسرا بیٹا ہے 9 سال کا, ایک اور بیٹا ہے وہ 9 سال کا ہے. تو ماشاء اللہ 8 اور 9 سال کی عمر میں انہوں نے لڑکیوں سے عورتوں سے پردہ شروع کر دیا, ممانی سے پردہ شروع کر دیا 8 اور 9 سال کی عمر میں. یہ اللہ والوں کی صحبت کی برکت ہے, جب آنا جانا رہا بچہ خود بخود جا ہی رہا عورتوں میں, اللہ مجھے شرم آ رہی ہے. ابھی یہ تو 7 سال کا ہے, مگر اس کو بھی تھوڑی بہت حیا آتی ہے, کبھی چلے آتا ہے کبھی آ جاتا ہے. 7 سال کا ابھی تو نہیں احتیاط, میں 10 سال سے احتیاط ہی, مگر بتا رہا ہوں کہ 8-9 سال سے وہ احتیاط کر رہا ہے. تو ہم بوڑھوں کو, ہم بڑی عمر والوں کو کم از کم شرم کرنی چاہیے کہ وہ بچہ لڑکیوں عورتوں سے پردہ کر رہا ہے اور ہم نامحرم میں گھسے چلے آ رہے ہیں. حضرت فرماتے ہیں اور عید رمضان شریف کا نور جو ہے وہ ضائع کر رہے ہیں. ابھی آپ لوگ بھی دیکھیں چھوٹے چھوٹے بچے ہیں, 10 سال کے ہو گئے, اب 10 سال کے ہو گئے تو اب ممانی سے پردہ شروع ہو گیا, چچی سے, خالہ کی لڑکیاں, تایا کی لڑکیاں, چچا کی لڑکیاں. چلے ابھی تھوڑا آنا جانا ہے, 12 سال کے اگر ہو گئے پھر تو پورا پکا پردہ شروع ہو جائے گا. تو اب خواتین بھی یہ دیکھیں کہ 10 سال کے لڑکے سے احتیاط کر رہی ہیں کہ نہیں کر رہی ہیں. ہمارے حضرت کہیں اوپر کے چمن کی طرف تشریف لے گئے تھے, چمن وغیرہ کی طرف, تو فرمایا تھے وہاں ایک گھرانہ ایسا ملا ماشاء اللہ, اتنا نیک گھرانہ کہ چھوٹے لڑکوں کو, 4-5 سال کے لڑکوں کو اجازت نہیں ہے کہ وہ لڑکیوں کے اندر, عورتوں کے اندر جائیں, اور ان کی کسی عورت کے پاس موبائل ہی نہیں ہے. آج عورتیں ضد کرتی ہیں کہ اپنے شوہر سے, دیندار عورتیں شوہر سے ضد کر رہی ہیں, مجھے جو ہے کیمرے والا موبائل دلائیں, نیٹ والا موبائل دلائیں, کیونکہ گھر میں بور ہوتی ہوں, گھر میں بور ہو رہی ہیں. تو آپ حضرت تو فرما رہے ہیں مجھے تو اپنے نفس سے بھروسہ نہیں, تو شوہر اپنے اوپر اس کا بھروسہ نہیں ہے, ہمیں اپنے نفس سے بھروسہ نہیں ہے, تو بیوی پہ بھروسہ کر کے اس کو موبائل دلا دیا, انٹرنیٹ والا موبائل دلا دیا. اب کیا عورتیں تو ویسے ہی آدھی عقل کی ہوتی ہیں, انٹرنیٹ والا موبائل دلا دیا, اب شوہر گئے ہوئے تو اب اس کو اپنی دوست سے بات کرتے کرتے, اس کی دوست کتنی ساری, ساری دوست تو نیک نہیں ہوتی, اب اس نے کوئی غلط لنک بھیج دیا, اس نے کھول دیا, اس میں گندی تصویر آ گئی. اب عورت کا دل تو بالکل نازک سا ہوتا ہے اور پھر ڈائجسٹ پڑھنا شروع کر دے گی, پھر اللہ سے دور ہو جائے گی. اس لیے تھوڑا صبر کرنا چاہیے, چند روزہ تو زندگی ہے, چند روزہ زندگی صبر کر لیجئے. ان عورتوں کو دیکھ کے آپ کیوں ان کی مثالیں دے رہی ہیں کہ ان کے گھر میں ہی تو نیٹ والا موبائل ہے, آپ ان کی مثالیں دیں نا جو ابھی میں مثال دے رہا ہوں کہ اس حضرت فرما رہے تھے کہ ہم اس گھر میں گئے تو کسی خاتون کے پاس موبائل ہی نہیں ہے اس گھرانے میں بہت بڑا خاندان ہے سارے خاندان کی عورتیں حافظہ اور عالمات اور سارے ان کے مرد عالم ہیں ماشاءاللہ حضرت جہاں تشریف لے گئے تھے ہمارے چمن وغیرہ کی طرف اور کسی عورت کے پاس موبائل ہی نہیں تھا تو دین میں ان کو دیکھنا چاہیے جو ہم سے زیادہ ہیں آخرت میں ان کو دیکھنا ہے جو ہم سے زیادہ ہیں اور دنیا میں ان کو دیکھنا ہے جو ہم سے کم ہیں تو موبائل استعمال کرنا برا نہیں ہے اس کو تو مسلمان کر کے استعمال کر سکتے ہیں جیسے بہت سے انجینئرز ہوتے ہیں ڈاکٹرز ہوتے ہیں ان کو ضرورت ہوتی ہے بھائی انٹرنیٹ لگوانے کی موبائل کے اندر ٹھیک ہے واٹس ایپ کی ضرورت ہے یا جو بھی کسی چیز کی ضرورت ہے مگر اس کو مسلمان کر کے اب کیونکہ واٹس ایپ پہ جب بھی مسلمان کرنا بہت ہی مشکل ہے واٹس ایپ جیسے ہی ہم ڈالیں گے اپنے موبائل کے اندر تو اس کے اندر جو بھی جو دین سے سمجھ نہیں رکھتا ہوگا بولتا ہوگا کہ بھائی وہ بھی تصویریں آتی ہیں تو اس کی تصویر آ رہی ہوگی پھر جب اپنی محرم عورتوں سے کی ڈالی ہوئی ہوگی اب وہ دین پہ نہیں چلتی تو عورتوں کی تصویر آ رہی ہوگی اب بتائیے ہمارے بچے دیکھیں گے ہمارے ابو کے موبائل کے اوپر تصویریں آ رہی ہیں اور حضرت والا تو اس کے فرماتے ہیں کوئی بھی تصویر ہو ڈیجیٹل ہو یا ڈیجیٹل کا باپ ہو یہ حرام ہے اللہ تعالیٰ کی نافرمانی کی طرف لے جانے والی ہے اس لیے احتیاط میں اچھا ہے المتقی من یتقی الشبہات متقی وہ ہے جو شبہ گناہ سے ہی بچتا ہو تو یہ شعر پڑھ رہا تھا اگر پیٹرول کی مانند ہوتا یہ سکون دل زمین میں کر کے بورنگ اس کو ہر کافر بھی پا جاتا میں تھک جاتا ہوں اپنی داستان درد سے اختر مگر میں کیا کروں چپ بھی نہیں مجھ سے رہا جاتا ہمارے موجودہ شیخ نے باقاعدہ پوری مجلس میں اتنے لوگ تھے ختم قرآن پہ یا 27ویں شب میں مجھے یاد نہیں آ رہا اپنا موبائل اٹھا کے دکھایا دیکھو بھائی میرے پاس سادہ سا موبائل ہے بھائی سادہ سا موبائل میں رکھتا ہوں اس سے سبق حاصل کریں جب شیخ سادہ اپنے نفس سے بھروسہ نہیں کر رہا تو ہم لوگ جو ہم شیخ سے آگے بڑھ گئے کہ ہم لوگ شیخ کیا کیوں ہے کہ ہمارے شیخ ماشاء اللہ متقیوں کے سردار ہیں اتنے تقوی سے رہنے والے ہیں وہ تو اپنے نفس سے بھروسہ نہیں کر رہے اور ہم اپنے نفس سے بھروسہ کر رہے ہیں اور بہت سے لوگ مجھ سے تعلق رکھتے ہیں ہمارے شیخ سے شیخ کو بتا دینا چاہیے اگر شرم نہیں کرنی چاہیے تو مجھے دکھانے کے لیے سادہ والا رکھا ہوا ہے ایک صاحب کے وہ میرے ساتھ بیٹھے ہوئے تھے مجھ سے تعلق ہے مجھے دکھانے کے لیے سادہ والا بےچارے بیٹھے ہوئے تھے جیب میں سے کیمرے والا وہ دوسرا انٹرنیٹ والا موبائل بڑا سا ٹیپ گر گیا میں نے کہا یہ کیا آپ نے مجھے بتایا بھی نہیں ہاں میں اس پہ بات کرتا ہوں ذرا اس پہ انٹرنیٹ لگا ہوا ہے تو بس تو مجھے بتا کیوں نہیں رہا اس کا مطلب میرے کو گڑبڑ چل رہی ہے مجھے دکھانے کے لیے سادہ رکھا ہوا ہے اور موبائل جیب کے اندر ذرا اسپیشل والا موبائل رکھا ہوا ہے کہ شیخ کو نہیں بتا رہا ہے یہ بھی اچھی بات نہیں ہے بھائی بتا دیجیے بتانے میں کیا ہے شیخ سے چھپانے کی یہ چھپانا اچھی بات نہیں ہے گناہ چھپانا صحیح بات نہیں ہے گناہ کو شیخ کو بتا دینا چاہیے بھائی میں اس گناہ میں ملوث ہوں بتائیے میں کیسے اس سے جان چھوڑاؤں نحمد و نصلی علی رسول کریم میرے پیارے شیخ ثانی ہیں حضرت اقدس قلندر زمانہ حضرت سید عشرت جمیل میر صاحب رحمۃ اللہ علیہ ماشاء اللہ اس خانقاہ اختریہ میں دو دفعہ تشریف لا چکے ہیں ماشاء اللہ اسی جگہ تشریف فرما ہوئے تھے جہاں یہ فقیر بیٹھا ہوا ہے بڑی برکتیں ہوتی ہیں تبارک الذی بیدہ الملک اللہ تعالیٰ کی ذات بہت بابرکت والی ہے کہ جہاں اللہ کا نام لیا جاتا ہے وہ جگہ بھی برکت والی ہوتی ہے تو حضرت میر صاحب رحمۃ اللہ یہاں پہ تشریف لائے تھے ماشاء اللہ تو انہوں نے ساری حضرت والا کی جتنا بھی درد دل ہے کتابوں کے اندر کیسٹوں میں ٹیپ بھی انہوں نے فرمایا اور اس سے کتابوں میں لے کر آئے اور کوئی رات رات بیٹھ کے جو ہے مواعظ لکھے حضرت والا کے اور پوری دنیا میں آج کل وہ تقسیم ہو رہے ہیں حضرت والا کی وفات کے بعد مواعظ اختر حضرت میر صاحب رحمۃ اللہ نے اس کو نام دیا اس میں سے کچھ باتیں عرض کروں گا بہت قیمتی باتیں ہیں عارف باللہ شیخ الاراء والعجم مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ کی سن لو انشاءاللہ بچوں آپ لوگوں کی مطلب کی باتیں سناؤں گا ابو داڑھی رکھ لیں ذائقہ سنت کا بھی چکھ لیں داڑھی ایک مٹھی ہونی چاہیے ایک مٹھی تھوڑی کے نیچے سے اور دائیں طرف سے اور بائیں طرف سے ابو داڑھی رکھ لیں ابو داڑھی رکھ لیں ذائقہ سنت کا بھی چکھ لیں اور چھوٹی بچیاں بھی آئی ہیں اوپر تو امی پردہ کر لیں نیکی سے اب دامن بھر لیں अच्छे बच्चे अगर हो तो ऐसा करो, नेक लोगों की मजलिस में बैठा करो। ये सब माशाल्लाह सब हजरात नेक बैठे हैं, आप हजरात अल्लाह दुआ फरमाइए जरा मुझे भी नेक बना दे। हजरत वाला के जुमला में से नकल कर रहा हूँ, अल्लाह ताला हकीकत भी दिल में उतार दे। अपने आप को नेक समझना हराम है, दूसरों को नेक समझे, अपने आप को नेक ना समझे। बस ये समझे मैं तो अभी अल्लाह ताला के सीढ़ी में पहला कदम रखा है मैंने, वो भी अल्लाह के फजल से अल्लाह के करम से, वरना हम इस काबिल भी नहीं कि हमारा एक कदम भी मस्जिद की तरफ जा सके। हमारी अल्लाह का फजल हुआ कैसे, अहलुल्लाह की सोहबत में अल्लाह का फजल जो है हर वक्त हर सेकंड अल्लाह का फजल अहलुल्लाह की सोहबत में उतरता रहता है। जहां अल्लाह वाले होते हैं वह अल्लाह की रहमत बरसती है। तो सुनिएगा, अच्छे बच्चे अगर हो तो ऐसा करो, नेक लोगों की मजलिस में बैठा करो, गंदे बच्चों से मिलना अभी छोड़ दो, गंदे बच्चों से मिलना अभी छोड़ दो, या तो उनको भी अच्छों से तुम जोड़ दो, या तो उनको भी अच्छों से तुम जोड़ दो। गंदे बच्चे कौन होते हैं, जो वीडियो गेम खेलते हैं, जो फिल्मों की बातें करते हैं, जो कार्टून की बातें करते हैं, वो गंदे बच्चे होते हैं। अगर वो बातें करने लगे उनसे बोलो कि भाई हम लोग ये वाली बातें नहीं सुनेंगे, ये अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम सहाबा इकराम के खिलाफ वाली बातें हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि जहां तस्वीरें होती हैं वहां अल्लाह ताला की रहमत के फरिश्ते नहीं आते। हम लोग भी सुबह से निकले हुए सफर में, मुसाफिर जो है थक भी जाता है और फिर फैमिली के साथ तो और ज्यादा। तो आप लोग हजरात भी माशाल्लाह मटियारी से आए हैं तो कोई सोए नहीं बराए करम। हजरत वाला फरमाते हैं, हो जाती है मैं तेज गरीबुल वतनी में, जब कोई घर से बेघर होता है तो उसकी शराब मोहब्बत अल्लाह ताला तेज फरमा देते हैं। मारूमी रहमतुल्लाह अलैह अपने शेख शमसुद्दीन तबरेजी से मांगा था कि आप जो तन्हाइयों में छुप छुप कर पी रहे हैं इसमें से हमें भी कुछ पिला दीजिए। ऐ शमसुद्दीन तबरेजी, आपकी जाने पाक को, आपकी जाने मुबारक को अल्लाह ताला के कुर्ब का जो बाग नसीब है इसमें से हमारे कान में भी कुछ थोड़ा सा राज कह दीजिए। तो शमसुद्दीन तबरेजी ने क्या फरमाया, आह तवाज़ो की कि मेरे पास क्या है। तो मारूमी ने फरमाया, आपके ये कहने से कि हमारे पास कुछ नहीं है हम नहीं मान सकते, इसलिए कि एक आदमी रात को शराब पिए तो अगरचे कुछ इलायची और लौंग चबा ले तो उससे इसके मुंह की बू तो चली जाएगी, लेकिन फरमाते हैं, बूए मेरा करगसे मकनू कुनंद, चश्मे मस्ते खेशतन राचो कुनंद। अगर खुशबूदार इलायची वगैरह खाकर कोई शख्स शराब की बदबू को छुपा भी दे लेकिन अपनी मस्त आंखों को कहां ले जाएगा। तो मौलाना रूमी फरमाते हैं रहमतुल्लाह अलैह, देखो भाई रात को बारिश होती है, सब सोते रहते हैं लेकिन सुबह देखते हैं कि पत्ते धुले हुए हैं, बारिश से हरे हरे नजर आते हैं, किसी पत्ते पर गर्द और गुबार नहीं होता, तो हर शख्स को यकीन होता है कि रात को बारिश हुई थी। आपके दिल पर और जुमला औलिया अल्लाह के कुलूब पर जो रातों में खुफिया बारिश इल्म और मारफत की होती है, अहलुल्लाह के सीनों पे अल्लाह ताला अता फरमाते हैं, उनकी आंखें उनकी जबान और उनकी आंखें उनकी जबान की चाशनी बताती हैं कि जरूर रातों को उनको कुछ अता हुआ है। तो ये हजरत वाला रहमतुल्लाह अपना राज आउट कर रहे हैं। हजरत मीर साहब रहमतुल्लाह फरमाते थे कि हजरत वाला हमें तो आसान तहज्जुद बताते थे, मगर हजरत वाला रहमतुल्लाह रात को खुद ब खुद तहज्जुद में खुद ही उठ जाते थे, बगैर अलार्म के उठ जाते थे। अल्लाह वालों को अलार्म भी लगाने की जरूरत नहीं पड़ती, मगर हम उनकी नकल मत करें, हम फजर में अलार्म लगा के सोएंगे। हमारे तो हम लोग तो तीन तीन अलार्म भी बज रहे हैं फजर में सो रहे होते हैं, जबकि अब तो 5:10 पर हो रही है नमाज, वहां तो 4:35 पे हो रही थी उस वक्त रमजान शरीफ में, सहरी के लिए तो उठ जाते थे। अब अल्लाह की मोहब्बत में बाकी 11 महीने भी उठना चाहिए भाई फजर के अंदर। तो हम लोग अलार्म लगा के सोएंगे तदबीर अख्तियार करके, वो अल्लाह वालों की इसमें नकल नहीं की जाएगी। वो अल्लाह ताला, क्योंकि जो सच्चे इतने बड़े दर्जे के औली अल्लाह होते हैं और कुछ खास होते हैं, फरिश्ते उनके पैर दबाते हैं बाकायदा और उनको तहज्जुद में उठा देते हैं। तो मारूमी फरमाते हैं, हम नहीं मान सकते कि आपके पास कुछ नहीं है, आपको हमें कुछ ना कुछ देना ही पड़ेगा। ऐ सरापा जमाल शमसुद्दीन तबरेजी, मैं इस बात का आदी नहीं हूं कि मेरे होंठ खुश्क रहें और आप अकेले अकेले पीते जाएं। ये आपको मौलाना जलालुद्दीन रूमी और शमसुद्दीन तबरेजी की गुफ्तगू सुना दी। तो वो आग जो शमसुद्दीन तबरेजी के सीने में थी वो मोहब्बत और मुनासबत की वजह से सारी की सारी हजरत मौलाना रूमी रहमतुल्लाह में मुंतकिल हो गई। تو آج بھی مولانا رومی کے دروازے کھلے ہوئے ہیں شمس الدین تبریزی کے اپنے شیخ کو ایسا ہی سمجھنا چاہیے میرے موجودہ شیخ جو ہیں اس وقت حضرت والا کے انتقال کے بعد پھر حضرت میر صاحب رحمۃ اللہ کے انتقال کے بعد اللہ تعالیٰ نے بہت بڑا درجہ ان کو دیا ہوا ہے اس وقت قطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن کاتم عالیہ کو تو مولانا رومی شاہ خوارزم کے نواسے تھے بادشاہ کے نواسے تھے شاہی خاندان کا فرد تھا یہ مولانا رومی جو ہے غریب ملا نہیں تھا یہ کھال مانگنے والا ملا نہیں تھا شاہ خوارزم کا سگا نواسا تھا اور بخاری شریف کا محدث تھا اور بڑے بڑے علماء اس کی جوتیاں اٹھانے والے تھے لیکن شیخ شمس الدین تبریزی رحمۃ اللہ علیہ سے اللہ کی محبت سیکھنے کے لیے جب بیعت کی تو شیخ شمس الدین تبریزی کا بستر اور وزنی چکی اور پیالہ سر پر رکھ کر ان کے پیچھے پیچھے پھرتے تھے اور اس وقت یہ شعر فرمایا کرتے تھے این چونی شیخ گدائے کو بکو عشق آمد لا ابالی فتقو آگے آ جائیں ماں زاہد میاں ماشاءاللہ نماز پڑھا کے آ رہے ہیں فرمایا کہ اللہ نے مجھے جیسے آپ داخل ہوئے تو یہ شعر آ گیا این چونی شیخ گدائے کو بکو عشق آمد لا ابالی فتقو اللہ نے مجھے اتنا بڑا شیخ بنایا ہے مگر آج میں اللہ کی محبت میں در بدر پھر رہا ہوں لیکن اس کی برکت ہے کہ پہلے جس کا نام ملا جلال الدین تھا آج مولا روم کے لقب سے اس کا ڈنکا پٹ رہا ہے ایک اللہ والے سے اللہ کی محبت سیکھ لی اور نفس کو مٹا دیا تو آج یہ مقام ملا کہ فرماتے ہیں مولوی ہرگز نشد مولا روم تا غلام شمس تبریزی نشد مولوی اس وقت تک مولا روم نہیں بنا جب تک شیخ شمس الدین تبریزی کی خدمت میں رہ کر ایک اللہ والے کی صحبت میں رہ کر اپنے نفس کو نہیں مٹایا اس دفعہ میرا ہر سفر میں ہر رمضان میں آخری عشرے میں ارادہ ہوتا ہے حیدرآباد کے سفر کا تو حضرت موجودہ شیخ نے فرمایا اس دفعہ آپ کو بالکل کہیں جانے کی ضرورت نہیں ہے پورے 30 رمضان مسجد اختر میں آپ میرے ساتھ تراویح پڑھیں گے آپ کو رمضان میں کہیں جانے کی ضرورت نہیں ہے آپ جو ہے میرے ساتھ رہیں پھر ابھی جب آ رہا تھا میں نے کہا حضرت میں حیدرآباد جا رہا ہوں تو رشتہ داروں سے ملنے اس کے بعد پھر کچھ بات عرض کر دوں گا خان کا اختریہ حضرت نے فرمایا ہاں میں نے آپ کو صرف 30 رمضان تک گرفتار کیا تھا آج میں نے آپ کو آزاد کر دیا اب آپ بیان کر سکتے ہیں ماشاء اللہ میں نے پھر عرض کر دیا اللہ والے ٹیسٹنگ بھی کر رہے ہوتے ہیں میں نے عرض کیا کہ حضرت آزاد نہیں انشاءاللہ ہم آپ کے قدموں میں مرتے دم تک قید ہیں انشاءاللہ تعالی آپ جیسا چاہیں ہمیں لے کے چل سکتے ہیں اللہ والوں کے سامنے اپنے نفس کو مٹا دینا چاہیے بالکل اس سے بہت فائدہ ہوتا ہے انسان کا جب نفس مٹ جائے تو جب شیخ کی باتیں سامنے ہوں گی اب شیخ حکم دے گا حکم کیا دے گا قرآن و حدیث کی بات بتائے گا کہ بیوی کی 100,000 خطائیں وہ 100,000 خطائیں معاف کرو بھائی تو میں تو دکھائے گی وہ اس کو آدھی عقل کی بنایا ہے اور وہ ٹیڑھی پسلی سے پیدا ہوئی ہے ٹیڑھا پن تو رہے گا اس کے اندر میں نے کپڑے لانے کہا تھا تم نے چیتھڑ اٹھا کے لے آئے میں نے یہ برتن لانے کہا تھا تم یہ کیا اٹھا کے لے آئے میں نے کہا تھا تم عید میں مجھے یہ دلانا تم تو یہ دو نمبر ہی چیز لے کر آئے اس ان باتوں میں لڑ رہی ہے شوہر صاحب سے اور شوہر صاحب جو ہیں وہ اس پہ طنز نہ کریں جھڑکے مت مکہ مت لگائیں بلکہ حضرت فرح فرماتے تھے بلہ حلوائی کا گلاب جامن منہ میں ڈالو بلہ حلوائی کا گلاب جامن منہ میں ڈالو تو انشاءاللہ اگر وہ گالی بھی دے گی تو میٹھی میٹھی گالی نکلے گی اس لیے شیخ کے سامنے اپنے نفس کو مٹانے سے فائدہ ہوتا ہے کہ اب شیخ کہے گا وہ غصہ نہیں کرنا تو جو لائق مرید ہوگا نا وہ ایک دفعہ ہی شیخ کی بات پہ جان دے دے گا بھائی ایک دفعہ کہہ دیا شیخ نے کہ غصہ نہیں کرنا ہے تو بس نہیں کرنا ہے شیخ کی بات قرآنی کی بات ہے اور شیخ کیونکہ نائب رسول ہوتا ہے چلتا پھرتا نمونہ ہوتا ہے اور اس کی بات میں اللہ اثر ڈالتے ہیں تو بس مرید جو ہے اس پہ جان بھائی شیخ نے منع کیا ہے آج سے میں نے ارادہ کر لیا کہ میں غصہ نہیں کروں گا غصہ آئے گا بیوی پر بچوں پر میں معاف کر دوں گا اللہ کے لیے غصہ جو ہے یہ جو ہے شیطان کی طرف سے ہوتا ہے تو میں عرض کر رہا تھا اللہ تعالیٰ کا نام لینے سے گناہوں سے بچنے سے تقویٰ کی حیات سے آپ کو جنت کی حیات دنیا ہی میں عطا ہو جائے گی حضرت والا کی باتیں سنیں بڑی قیمتی ہیں فَلَنُحْيِيَنَّهُ حَيَاتًا طَيِّبَةً ایمان و تقویٰ کی حیات پر قرآن کا وعدہ ہے ہم ضرور بضرور مزیدار زندگی عطا کریں گے حضرت تھانوی رحمتہ اللہ کا ترجمہ دیکھ لو تقویٰ میں بظاہر تو شیطان کہے گا ارے سینما چھوٹ جائے گا وی سی آر چھوٹ جائے گا تصویریں چھوٹ جائیں گی فیس بک یوٹیوب چھوٹ جائے گا زمانے کے لحاظ سے ٹیڑیوں کا دیکھنا چھوٹ جائے گا رشوت کی آمدنی چھوٹ جائے گی آمدنی ایک ہمارے دوست ہیں ماشاءاللہ سب وہ بھی سسرال گئے ہوئے مگر ان کے سسرال میں یہ مسئلہ ہے کہ ان کا جو پیسے آ رہے ہیں وہ لائف انشورنس سے آ رہے ہیں اب وہ بیوی کے ماں باپ وہ کتنا بڑا رتبہ ہے جس طرح شادی کے بعد اپنے والدین ہوتے ہیں اس طرح شادی کے بعد بیوی کے ماں باپ بھی اپنے ہی والدین کہلائیں گے وہ من جہت نسب و من جہت نساء تو ماشاءاللہ مفتی انوار الحق صاحب سے انہوں نے مشورہ کیا پہلے مجھ سے مشورہ کیا میں نے بھی حضرت والا کی باتیں بتا دی پھر میں نے کہا مفتی انوار صاحب سے اور مشورہ کر لیں یعنی سسرال کے اندر حرام کا پیسہ آ رہا ہے لائف انشورنس تو انہوں نے اب یہ لوگ تو حلال کماتے ہیں مگر سسرال ملنے بھی جانا ہے तो इस फकीर ने मशवरा दिया कि अपना खाना लेके जाएं आप, एक दिन के लिए तो जा रहे हैं, खाना पका के बिरयानी वगैरह ले जाएं, दोपहर का खाना भी चल जाएगा, शाम को भी चल जाएगा, शुमारा शाम को होटल से खरीद के ले आएं अपने पैसों से, ताकि उनके हराम के पैसों से हम लोग भी ना खाएं, हमारे भी बच्चे भी ना खाएं, और मगर उनको कुछ ना कहें, और बिजली भी क्योंकि हराम के पैसों से हो रही हो, उसमें मुफ्ती अनवारों साहब ने जबरदस्त मशवरा दिया, जाने के जाते वक्त अपने सास ससुर को लिफाफे में पैसे, जितने बिजली अंदाजा लगा के खर्चा हुआ लिफाफे में पैसे डालकर फिर उनको हदिया कर आ जाएं, उनको खुद ही पता चल जाएगा कि मेरे बच्चे किस वजह से बच रहे हैं। इसी तरह छोटे बच्चों को वो ईदी देंगे, टॉफियां देंगे, तो बच्चों को बता दें कि जब वो टॉफी दें नाना नानी दादा दादी नाना नानी, वैसे तो ले लेनी चाहिए मगर क्योंकि उनके पैसे हराम के आ रहे हैं, वहां पे बैंक के मुलाजमत के पैसे आ रहे हैं, लाइफ इंश्योरेंस के पैसे आ रहे हैं, तो बच्चों को बताएं टॉफी खाना मत, वही वो टॉफी लेके बच्चों से, और फिर उनको उससे अच्छी वाली टॉफी बच्चों को दे दी जाए, ये एहतियात ये तक्वा, क्योंकि भले ला ताअता लि मखलूकिन फी माशाल्लाह, उन्होंने ये अमल किया और अभी कर रहे हैं, अभी आए नहीं वो बयान में, इमरान मियां की बात बता रहा हूं माशाल्लाह, जिन्होंने पूरे खानकाह का रंग किया है। देखिए उनको अभी ये हिम्मत उनको कैसे मिली, ये बात बतानी थी मुझे। 15 दिन वो माशाल्लाह रमजान वहां लगाया उन्होंने हैदराबाद से आके, मैं तो नहीं आया, तो उससे मुझे ये भी बताना था कि माशाल्लाह मटियारी से भी दोस्त आ गए और कहां कहां से। हजरत ने फरमाया तुम्हारे दोस्त जिनको मोहब्बत है वो तुम्हारे खुद ही आ जाएंगे, तुम हैदराबाद नहीं गए, वो खुद ही वहां पर गुरफा में तुम्हारे गुरफा है, ये सब हम दोस्तों का ही है। तो माशाल्लाह वक्त लगाया, 15 दिन लगाए खानकाह में, उसका ये फायदा हुआ ससुराल गए और खाना वहां खा रहे, उनके अम्मी अबू को भी शायद पता चल गया, मुझे बताएंगे, वो खाना भी नहीं खा रहे और थोड़ा नाराजगी तो होगी, मगर अल्लाह तो खुश हो जाएगा, वालदेन से बदतमीजी नहीं करेंगे, उनसे गुस्सा भी नहीं करेंगे, टांगे भी दाएंगे, हर खिदमत करेंगे, मगर उनके घर का खाना नहीं खाएंगे, बड़ा मुश्किल होता है ये अमल। बाकायदा मुफ्ती साहब से मशवरा किया, तो देखिए हिम्मत मिली कि नहीं इनको, ये बड़े बड़े लोग इसमें फेल हो जाते हैं, बस जहां पे बिरयानी आई पूछा भी नहीं कि कहां से आ रही है, ज्यादा तजस्सुस भी नहीं करना चाहिए, मगर जब वाजे पता हो कि बैंक के मुलाजमत इनके घर में, बैंक के मुलाजमत के पैसे आ रहे हैं, इनके घर में हराम की कमाई आ रही है, तो फिर माशाल्लाह वो नहीं कर रहे, ये बड़ी हिम्मत की बात होती है, शेर मर्दों का काम होता है, ये सोहबत अहलुल्लाह से हिम्मत मिलती है, वरना मालूमात होती है ये अमल की हिम्मत नहीं होती, तो माशाल्लाह वगैरह कह सकते हैं भाई, ये खूने तमन्ना का रास्ता है, अब खानकाह से ताल्लुक जोड़ लिया तो अब क्या खूने तमन्ना करना पड़ेगा, हराम ख्वाहिशात का खून, खानकाह हो या नहीं हो अल्लाह का हुक्म है ये, तो भाई अल्लाह वालों की सोहबत से हिम्मत मिलती है। तो ये हजरत वाला फरमा रहे हैं तकवा में बजाहिर तो शैतान कहेगा अरे सिनेमा छूट जाएगा, वीसीआर छूट जाएगा, टेडियों का देखना छूट जाएगा, रिश्वत की आमदनी छूट जाएगी, दुनिया की सारी बहारें छूट जाएंगी, तो क्या मिलेगा, एक ना दिखाई देने वाली जात के इश्क में हमें एक ऐसी दावत दी जा रही है, दुनिया के मजे तो नजर आते हैं मगर अल्लाह नजर नहीं आता। तो मौला रूमी अब इसका जवाब दे रहे हैं, और ये शेर शाह अब्दुल गनी फुलपुरी रहमतुल्लाह अक्सर पढ़ा करते थे, इश्क मन पैदा हो दिल भर नापदीद, दर्द आलम ईचुनी दिल भर के दीद, मेरा इश्क तो जाहिर है मगर मेरा महबूब पोशीदा है, मैं जिसके लिए वजू करता हूँ वो पोशीदा है, जाड़े के महीने में ठंडे पानी से वजू हो रहा है, सजदे कर रहे हैं, रोजे रख रहे हैं, घर में खाना मौजूद है लेकिन कुछ खा पी नहीं रहे। तो फरमाते हमारे इश्क के आसार रोजा हज जकात वजू सारे अहकाम जारी हैं, लेकिन हमारा महबूब पोशीदा है, दोनों जहान में ऐसा महबूब तो दिखाओ जो नजर ना आए, लेकिन उस पर जाने दी जा रही है, ओहद के दामन में 70-70 शहीद हो रहे हैं, अंबिया कराम के सर कट रहे हैं, ऐसा कोई महबूब लाओ जिसको बगैर देखे लोगों ने इस तरह जाने दी हो, तो अल्लाह की क्या करीम शान है, अपने आशिकों को कैसा सुकून और चैन अता करते हैं। हकीमुल उम्मत थानवी रहमतुल्लाह फरमाते हैं खुदा की कसम अगर अल्लाह के आशिकों का सुकून का बादशाहों को पता चल जाए तो वो तलवारें लेकर उन पर चढ़ाई कर दें कि ये सुकून और इत्मीनान हमें दे दो, लेकिन ये सुकून तलवारों से नहीं मिलता, ये तो अल्लाह वालों की जूतियां उठाने से मिलता है। सुभान अल्लाह, वाह वाह वाह माशाल्लाह, ये सुकून जो है तलवारों से नहीं मिलता, ये तो अल्लाह वालों की जूतियां उठाने से मिलता है माशाल्लाह। इसमें एक शेर हजरत वाला का याद आ रहा था, एकदम जहन से निकाल लिया, अल्लाह वालों की जूतियों पर एक बहुत प्यारा शेर हजरत वाला का, एक मिसाल पेश करता हूं जो अल्लाह ताला ने मुझे अता फरमाई। हजरत वाला रहमतुल्लाह फरमा रहे हैं जो लोग अपनी निगाहों की हिफाजत नहीं करते, जैसे गाड़ी चलाने वाला तो सामने देखेगा बाकी जो पैसेंजर में बैठा हुआ है सीट पे जो पीछे बैठे हुए हैं इधर उधर देखने की जरूरत ही नहीं, साइन बोर्ड पे नजर पड़ जाएगी, अगर पड़ गई तो अस्तगफार कर लें। एक शख्स ने हजरत थानवी रहमत को लिखा, मैंने इसको बहुत सारी जगह बताया, पिछले रमजान ही बताया था सफर में, कि एक शख्स ने लिखा हजरत में अचानक नजर बहुत सारी पड़ती रहती है। हजरत थानवी रहमत ने तीन सवाल उनसे खत में ही पूछे, जवाब भी नहीं दिया। पहला फरमाया ये अचानक नजर इरादे से होती है बगैर इरादे के। एक तो ये कि इंसान जा रहा है, बाइक पे जा रहा है, गाड़ी पे जा रहा है, अंदाजा हो गया कि औरत जा रही है, अंदाजा हो जाता है, ऐसा भी नहीं कि अंदाजा ना हो, अंदाजा हो गया औरत जा रही है। अब अंदाजा हो गया तो आप इरादे से नजर उठा के देख लिया उसको, ठीक है। पहला सवाल, हजरत थानवी रहमत मुजद्दिद थे, ये आपने जो अचानक नजर पड़ी इरादे से उठाई या गैर इरादी तौर पर उठाई। फिर दूसरा सवाल, जो नजर पड़ी तो वो पड़ी रह गई या हटा ली फौरन। एक तो है पड़ी रह गई, औरत नजर अंदाजा हो गया औरत जा रही है, अब उसमें नजर इरादे से उठाई जानबूझ के, हसीन लड़का जा रहा है मस्जिद के अंदर, हसीन लड़का खड़ा हुआ, उस पर इरादे से उठा ली, अब वो नजर पड़ी रह गई ठहर गई या। इसी तरह औरतों के लिए भी ये हुक्म है। हजरत फरमाते हैं बहुत सी औरतों के, हजरत दीनदार औरतों के हजरत के पास मैसेज वो आते हैं, पर्चे आते हैं कि हजरत आप बदनजरी पे ज्यादा बयान करें, क्योंकि हम लोग ग्लव्स भी पहनी हुई है, हमने नकाब भी लगाया हुआ है, हमने आंखों के सामने जाली भी लगाई हुई है, और बुरका भी पहना हुआ है, सादा बुरका भी सब कुछ हमारे पास है, मगर शौहर भी हमारे साथ चल रहा होता है, मगर हम भी बदनजरी मुलविस कभी कभार हो जाती है, क्योंकि हमें तो कोई देख नहीं रहा, नकाब के अंदर कौन देख रहा है कि आंखों की ये आंखें जो ये कहां जा रही है मेरी। हमारी नजर भी गैर महरम औरतों पर पड़ जाती है, गैर महरम मर्दों पर पड़ जाती है। तो औरतों के लिए भी यही हुक्म है कि वो भी अपनी नजरों की हिफाजत करें। इतना अहम है कि मर्दों को अलग दिया गया, औरतों को अलग दिया गया। शौहर के साथ आप बाइक के ऊपर आ रही है, शौहर के साथ आप सफर पे आ रही है, मटियारी से यहां तक आ गई, माशाल्लाह मुबारक है, आप बयान सुनने आई, अल्लाह के लिए आई, क्योंकि हजरत वाला की निस्बत लगी हुई है, बुजुर्गों की दुआएं हैं, और यहां माशाल्लाह बरकतें हैं, बरकतों वाली जगह है। आप जहां इस वक्त आई हुई है, हजरत मीर साहब रहमतुल्लाह यहां तशरीफ लाए थे, पूरी खानका ओवरफुल हो गई थी, पूरी ऊपर भर गई थी, बाहर तक लोग थे, फिर मस्जिद बिलाल में जाके लोगों ने दोस्तों ने कायम किया, इतनी भर गई थी ये पूरी खानका। हजरत मीर साहब रहमतुल्लाह की बरकतें यहां पर हैं, तो अल्लाह वालों की दुआएं हैं। आप जो यहां पे हम आए नहीं लाए गए हैं, मोहब्बत देके तड़पाए गए हैं। हजरत मौला शाह मोहम्मद अहमद साहब फरमाते थे, मैं आया नहीं लाया गया हूं, मोहब्बत देके तड़पाया गया हूं, समझता लाख असरारे मोहब्बत, नहीं समझा मैं समझाया गया हूं। तो फिर दूसरा, फिर तीसरा पूछा कि जब अगर नजर पड़ गई और ठहर भी गई थी, दिल में बुरा ख्याल आया कि नहीं आया। बस ये तीन सवाल कितने प्यारे हैं कि वो नजर उठाई इरादे से उठाई है बगैर इरादे के, दूसरा जो नजर पड़ गई वो पड़ी रही है हटा ली या ठहरा ली उसको, और तीसरा कि उस नजर के बाद दिल में बुरा ख्याल तो नहीं आया। अभी अगर ये सब चीजें हो गई, फिर अस्तगफार तौबा अल्लाह से रोए कि हरे भरे दरख्त में अब आग लग गई, अब अल्लाह से दोबारा अस्तगफार तौबा करें। फरमा रहे हैं हजरत वाला, बस खत्म कर रहा हूं, जो लोग अपनी निगाहों की हिफाजत नहीं करते और लज्जत आर्जी से दायमी परेशानी, सेहत की खराबी, ईमान की तबाही, कल्ब की बेचैनी खरीदते हैं। क्या प्यारी बातें हैं, लज्जत आर्जी से, जरा सी आर्जी लज्जत है। अभी कितनी औरतें इस वक्त बन ठन के निकलती हैं बाजारों में, रिश्तेदारों के यहाँ, और हर जगह जहां भी आप ईद के निकल जाए, निकलना ही मुश्किल है ईद के अंदर, ना रिश्तेदारों से भी मिलना, जरूर छुट्टियां होती हैं दो तीन दिन की तो मिलना भी है, मगर इरादा करके निकलना है कि एक नजर भी खराब नहीं करनी है हम लोगों, फिर इंसान बच सकता है। अगर इरादा ही नहीं होगा तो खूब अचानक नजर पड़ती रहेंगी औरतों के ऊपर। फरमा रहे लज्जत आर्जी से दायमी परेशानी, सेहत की खराबी, ईमान की तबाही और कल्ब की बेचैनी खरीदते हैं। उनके लिए मिसाल अर्ज करता हूँ, हदीस कुदसी में अल्लाह ताला फरमाते हैं, हदीस कुदसी की तारीफ है, अल्लज़ी युबय्यिनुहुन नबी बिलफ्ज़िही व युनसिबुहु इला रब्बिही। इस हदीस को कहते हैं जिसको अल्फाज नबूवत ताबीर करते हैं लेकिन निस्बत अल्लाह ताला की तरफ की जाती है। तो अल्लाह ताला फरमाते हैं, मन तरका मखाफती अब्दलतुहु ईमान यजिदु हलावतहु फी क़ल्बिही, जो अपनी आंखों को बचा लेगा, बुरी जगह देखने से आंखों को बचा लेगा, हम उसके कल्ब में अपनी मोहब्बत की मिठास दाखिल कर देंगे, दर्द मोहब्बत अता कर देंगे। ये हलावत ईमानी का तर्जुमा है, जिसको हलावत ईमानी नसीब होगी उसका खात्मा भी ईमान पर होगा। ये भी मुल्ला अली कारी रहमतुल्लाह ने साबित किया है, जिसको अल्लाह ताला एक दफा ईमान की मिठास दे देते हैं फिर वापिस नहीं लेते। लेकिन समझाने के लिए एक नई मिसाल अर्ज करता हूँ, अल्लाह ताला ने बात मुझे समझाई है। हजरत वाला रहमतुल्लाह अलैह फरमा रहे हैं, शेखुल अरब वल अजम मुजद्दिद ज़माना हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह, जब चांद की 14 तारीख आती है तो चांद पूरा रोशन हो जाता है, इसको बदर कहते हैं। और इस दिन चांद की कशिश से समंदर में जवार भाटा आ जाता है, समंदर की लहरें ऊंची हो जाती हैं, बेइंतहा तुगयानी और तलातुम होता है। जिसको यकीन ना आए जाके देख लो, समंदर आपके शहर कराची से करीब है, और जैसे जैसे चांद कम होता रहता है समंदर की लहरें भी घटती रहती हैं। हमजा कहाँ चला गया अभी? हमजा देखे रहेगा, बाहर से अंदर ले आए, अंदर आ जाए। झाड़ू लगा रहे हो? ठीक है, झाड़ू लगा लो खानकाह की, माशाल्लाह बहुत शौक है इसको ऐसे काम करने। बाहर मत जाना। जिसको यकीन ना आए जाके देख लो, समंदर आपके शहर कराची से करीब है, और जैसे जैसे चांद घटता है समंदर की लहरें भी घटती रहती हैं, और इनमें सुकून पैदा होता है। जिस दिन चांद बिल्कुल गायब हो जाता है उस दिन समंदर में तुगयानी तलातुम नहीं रहता। ये तो साइंसदान भी बताते हैं कि चांद की कशिश से समंदर की लहरें खिंचती हैं। है? ऊपर वाले आ रहे हैं, मर्द आ रहे हैं, जाओ देख कर आओ। औरतें तो यहां नहीं आ सकती ना, आप पर्दा है, पर्दा वहां पे औरतें खड़ी हैं ऊपर, तो ये बंद कर दें दरवाजा बीच का, वो चली जाएंगी ऊपर, उनको ऊपर भेज दें आप। वो वहां का दरवाजा खुला हुआ है ना, वहां से चली जाएंगी, अंदर से दिखा दो, बाहर से जो निकलता है, यहां से ना आए उस तरफ से चलिए। लिहाजा जमीन के जो चांद हैं उनको देखने से अल्लाह ताला ने इसलिए मना फरमाया कि तुम्हारे अंदर जो शहवत का समंदर है, ख्वाहिशात का समंदर बह रहा है, इसमें तलातुम आ जाएगा, तुगयानी आ जाएगी, जवार भाटा आ जाएगा, मद्दो जजर होगा और तुम बेचैन हो जाओगे। लिहाजा खबरदार इन चांदों को मत देखना, जैसे समंदर में तुगयानी मची है तुम्हारे अंदर भी तूफान पैदा हो जाएगा, परेशानियां हो जाएंगी। जैसे समंदरों में जिस जमाने में तूफान होता है कश्तियां चलाने वाले उस दिन तमाम कश्तियां रोक देते हैं, लंगर अंदाज कर देते हैं, तो अगर जमीन के चांद देखने से तुम्हारी शहवत के समंदर में जवार भाटा आ गया तो तकवा की कश्तियां उलट जाएंगी जो साकिन पानी में चलती हैं। सुभान अल्लाह, यही वजह है कि अल्लाह वालों को अल्लाह सुकून अता करता है ताकि तकवा की कश्ती सुकून के साथ चले और अल्लाह तक पहुंच जाए और रंगीन मौजों से धोखे में ना आए। इस पे हजरत वाला का शेर है के जी हाँ एक ये भी है कि हटो मेरी नजरों से। माशाल्लाह क्या हाल है भाई, दाढ़ी बढ़ा ली आपने, बहुत अच्छी लग रही है, दाढ़ी से अल्लाह की मोहब्बत गाढ़ी हो जाती है। माशाल्लाह अकेले आएगा, लेडीज भी आई हैं, उनको भेज दिया ऊपर। माशाल्लाह अल्लाह ताला आप सब हजरात का आना कबूल फरमाए अपनी रहमत से। हाजी इमदादुल माजी मक्की रहमतुल्लाह फरमाते थे कि मैं आने वालों के कदमों को अपनी निजात का जरिया समझता हूँ, बयान करने वाले को भी यही समझना चाहिए। असल अपना कमाल कुछ नहीं समझे कि मैं इतनी दूर से आया हूँ, बल्कि आने वालों का असल कमाल है वो हुस्ने ज़न से आ रहे हैं। हमारा तो कुछ पता नहीं किसी बात पे पकड़ हो जाए, इतनी नेक ख़वातीन भी आई हैं माशाल्लाह, इतनी पुरानी पुरानी ख़वातीन जो पर्दा करने वाली आलिमा भी माशाल्लाह आई हुई है इस वक्त, हम भी यहाँ भी आलिम दीन भी आए हैं, हफ़ाज़े कराम ये भी आलिम है माशाल्लाह। अल्लाह ताला इनके आने को कबूल फरमा ले अपनी रहमत से। कोसार आना आसान नहीं है, हैदराबाद वालों का कोसार आना मुश्किल होता है, रिक्शा करके किसी भी खर्चा करके आए, ये सब अल्लाह के खाते में लिखा जाएगा। अल्लाह की मोहब्बत की बातें सुनने आए हैं हजरात माशाल्लाह, अल्लाह ताला हजरात के आने को कबूल फरमाए। एक शेर है हजरत वाला का, उसी में ये भी रंगीनी वाला भी शेर आ जाएगा। बस मेरे दिल में तेरी मोहब्बत रहे, जिंदगी मेरी पाबंदे सुन्नत रहे, जिंदगी मेरी पाबंदे सुन्नत रहे। लाइट आ गया। मैं जहां भी रहूं जिस फिजा में रहूं, मेरा तक्वा हमेशा सलामत रहे, मेरा तक्वा हमेशा सलामत रहे। शेख से यही चीज सीखी जाती है कि सिर्फ खानकाह के अंदर नहीं, या तबलीगी मरकज या मस्जिदों में नहीं या रोने दिन 27वीं शब में नहीं, मैं जहां भी रहूं जिस फिजा में रहूं किसी भी जमाने में रहूं जहां भी रहूं मेरा तक्वा हमेशा सलामत रहे। तक्वा कैसे सलामत रहेगा, चाहे दादू चले आऊं चाहे मटियारी चले आऊं, ये दादू से आ रहे हैं अपनी अम्मा से मिलके वालदा से मिलके। माशाल्लाह वालदा बहुत बड़ी नेमत होती है वालदैन। अभी मेरी भी वालदैन से बातें हुई माशाल्लाह, अभी तो लाइव नहीं हो रहा ना, वरना वो भी सुनते हैं, मेरे अम्मी अब्बू भी बयान सुनते हैं, मैं परेशान हो रहा हूँ लाइव आ नहीं रहा क्योंकि इंटरनेट नहीं है, लाइट नहीं है। ये बाहर वालों के लिए होता है इंटरनेट वगैरह जी। जजाकल्ला फिजा से फरमा रहे हैं सूफी अब्दुल मरी साहब दामन कातुम अली हजरत वाला के बहुत ही पुराने हैं, बहुत ही पुराने माशाल्लाह, जो सलीम उल हक साहब जब के जमाने के बहुत ही पुराने जी जी वो भी बाद में आए। अच्छा उससे भी पुराने हैं माशाल्लाह। पुराने चावलों को पा नहीं सकते नए चावल, पका लो इनसे कुश्ता पक नहीं सकती है बिरयानी। हम तो बाद में आने वाले बहुत ही ज्यादा फालिज के बाद हजरत वाला से रहमतुल्लाह से बैत हुआ, मगर ये तो हजरत वाला की जवानी देखे हुए माशाल्लाह, इनका बड़ापन है, इनकी हजरत की जर्रा नवाजी है कि हमें इस खानकाह में आने की दाखिले की इजाजत दे दी इन्होंने। अल्लाह इनको जजाए खैर अता फरमाए माशाल्लाह। तो ये फरमा रहे हैं हजरत वाला की बात याद दिलाई कि फिजा से मुराद जहाज है, यानी जहाज के अंदर भी जब एयर होस्टेस आए फजाई मासी सर आप ठंडा लेंगे गर्म लेंगे, सर की तो हवा ही किसक जाती है, मेरी बहुत दफा हवा किसकी है, हजरत वाले ताल्लुक के बाद कुछ हवा बच गई क्योंकि बहुत बचपन से ही ताल्लुक सऊदी लाइन पीआईए से सफर हो रहा है सऊदी अरब का, अबू वहीं चले गए थे तो बहुत सफर हुए। एयर होस्टेस जब आती है तो बड़े बड़े लोग जो बड़े बड़े दाढ़ी वाले मुकत्ता चुकत्ता लोग वहां फेल हो जाते हैं वहां पे जब एयर होस्टेस आती है, उनका काम ही यही है मुसाफिरों के दिलों को जीतना, नरम आवाज करके पूछती है, बिल्कुल अपना चेहरा नीचे ले आती है, सर आप क्या लेंगे, सर की तो हमें ही खिसक जाती है, इतनी नरम आवाज होती है। अच्छे अच्छे लोग भाई। और हजरत वाला को मैंने खुद देखा, मदीना शरीफ की फ्लाइट थी और मौजूदा मुर्शिद हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दानकोतम वाली के साथ सफर हुआ, मदीना शरीफ का ही सफर था अल्हम्दुलिल्लाह, उसमें देखा जैसे वे एयर होस्टेस आई मैं साथ ही बैठा था हजरत फिरोज अब्दुल्ला मेमन साहब दानकोतम वाली के, बिजनेस क्लास में हजरत के साथ बैठा था, बड़ा मजा आया। अल्लाह वालों के साथ हमें भी अच्छी क्लास का सब टिकट मिल गया, हमने तो नॉर्मल का करवाया था, हजरत ने मेरा भी बिजनेस का करवा दिया कि मेरे साथ ही बैठो, उस वक्त कोई था नहीं हजरत के साथ, बड़ा मजा आया हजरत फिरोज अब्दुल्ला मेमन साहब ऐसे तकवा का एहतमाम। जब एयर होस्टेस आई तो अब वो खादिम का काम है कि हजरत को जो भी चाहिए, मैंने अर्ज कर दिया हजरत से पूछ लिया जो जूस चाहिए, मना नहीं करना उनको, वो बोले वाह आप क्यों नहीं जूस पी रहे, वो फिर पीछे पड़ जाएंगे, मैं पेनाडोल ला के दे दूं अगर आपकी तबीयत नासाज है तो, खैरियत तो है आप जूस क्यों नहीं पी रहे हैं। तो उनको बोल देना चाहिए कि भाई फला जूस फला मीट, मुझे चिकन तो नहीं खानी चाहिए जहाज के अंदर, फिश बोल दें, फिश बोल दें या वेजिटेबल बोल दें सब्जी वगैरह। तो हजरत साथ ही थे जब एयर होस्टेस आई तो मैं नजर झुका के बता दिया कि हजरत को जो भी चाहिए था, फिर हजरत को खुद ही पेश कर दिया। एयर होस्टेस के हाथ को भी नहीं देखना चाहिए जब वो ट्रे रख रही हो, उस वक्त जो है उसके हाथों को भी नहीं देखना है। तो ये फरमा रहे हैं कि फिजा से मुराद जो है वो जहाज के अंदर जब सफर होता है हवा है, हवा के अंदर सफर जहाज से ही होता है, तो वहां भी हमारा तकवा सलामत रहे। मैं जहां भी रहूं जिस फिजा में रहूं मेरा तकवा हमेशा सलामत रहे। और ये हजरत वाला की खास बात थी कि हजरत वाला रहमतुल्लाह अलैह तकवा को आसान करके पेश करते थे, जरा मोहब्बत की चाशी लगा के, यानी नया आदमी भी सुने तो उसको ही मजा आ जाए कि वाकई ये नजर बचाने का मजमून आसान नहीं है बयान करना, मगर बातें कैसे हजरत वाला बयान फरमाते थे, हंसा हंसा के फंसा देते थे। अल्लाह की मोहब्बत। और अशार में भी देखिए कैसा हाथ रखा हुआ है, मैं जहां भी रहूं जिस फिजा में रहूं मेरा तकवा हमेशा सलामत रहे। फिर आगे फरमा रहे हैं कि सामने ऐसा खौफे कयामत रहे, सामने ऐसा खौफे कयामत रहे, सब गुनाहों से मेरी हिफाजत रहे, सब गुनाहों से मेरी हिफाजत रहे। माशाल्लाह वगैरह तो कह दे, माशाल्लाह कहने से नजर नहीं लगती, आप लोग ही बोलो माशाल्लाह माशाल्लाह, बड़ी मोहब्बत से सुन रहे हैं बच्चे। ये आखिरी शेर है हजरत अल्लाह वाले, क्या उनके आखिरी अशार देखने वाले होते हैं तवाज़ो के इंतहाई दर्जे के। फरमा रहे हैं रोजो शब कल्बे अख्तर की है ये दुआ मेरे मौला meri istiqamat rahe mere maula meri istiqamat rahe nabi sahab sahabe ki azwaj mutahharat se pucha gaya ki huzur sallallahu alaihi wasallam ghar ke andar kya dua kasrat se manga karte the उन्होंने फरमाया कि या मुकल्लिबुल कुलूब सबित कलबी अला दीनिक ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम मांगा करते थे फकीर भी अल्हम्दुलिल्लाह मांगता है आप हजरात से गुजारिश करता हूं ये दुआ पढ़ा करें कि जितना भी हम चल रहे हैं अल्लाह ताला उसमें इस्तेकामत दे फिर उसमें और तरक्की भी होगी या पढ़ लिए या मुकल्लिबुल कुलूब सबित कलबी अला दीनिक और दर्द दिल से मांगना है पढ़ना नहीं है बल्कि मांगना है या मुकल्लिबुल कुलूब सबित कलबी अला दीनिक या मुकल्लिबुल कुलूब सबित कलबी अला दीनिक तो फरमा रहे हैं कि امام راغب اصفہانی نے مفردات القرآن میں سکینہ کی تعریف کی ہے سکینہ نام ہے اذا سکن عن المیل الى الشہوات دریائے شہوت ساکن ہو جائے تلاطم نہ رہے مگر یہ سکون اللہ والوں کی صحبت سے اور ذکر اللہ سے نصیب ہوتا ہے بشرط یہ کسی حسین پر نظر مت ڈالو اس کے قریب بھی مت رہو اس کے یہاں آنا جانا بھی مت رکھو اس کی باتیں بھی مت سنو ورنہ پھر سمجھ لو سمندر تو چاند کو خالی آنکھوں سے دیکھتا ہے اور انسان کے اندر طغیانی اور تلاطم کے پانچ راستے ہیں کانوں سے سن کر بھی تلاطم آ جائے گا حواس خمسہ سب کے سب قلب کے دریا میں پہنچتے ہیں اس لیے اللہ نے ان حسینوں کو دیکھنے سے منع کیا ہے اب اگر کوئی کہے اللہ میاں نے سمندر کو کیوں نہیں منع کر دیا کہ چاند کو نہ دیکھے اور ہمیں کیوں منع کر دیا اب اس کی وجہ بھی سن لو اللہ والے معرفت کی باتیں بھی کرتے ہیں جو اللہ تعالیٰ نے میرے دل میں ڈالی ہے عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمتہ کے دل میں اللہ تعالیٰ جو اپنی نظر بچا لیتا ہے اللہ تعالیٰ اس کو دل کی آنکھیں عطا فرماتے ہیں دل کی بصارت عطا فرماتے ہیں پھر اللہ تعالیٰ اس کی الہامی مضامین بھی اللہ اس کو عطا فرماتے ہیں حضرت والا تو بچپن سے اللہ کے ولی اور 90 سال تک نظر بچا کے دکھائی تو کیسے کیسے مضامین نہیں ہوں گے اس لیے حضرت والا کی جو کتابیں ہیں نا ذرا اخلاص کے ساتھ کہیں پڑھ کے دیکھیں کوئی بھی پیج کھول لیں بہت شدید انسان کو گناہ کا تقاضا ہو رہا ہے پیج کھول کے پڑھنا شروع کر دیں دل میں مزہ آ جائے گا اور عورتیں بھی خواتین کو بھی جیسے بیٹری ڈاؤن ہونا شروع ہو گئی اب انسان نفس و شیطان کا غلبہ ہونے لگا تو حضرت والا کی کتاب اٹھائیں اور پڑھنا شروع کر دیں شیخ کامل کا کام دے رہی ہیں یہ کتابیں تو فرمایا میرے دل میں ڈالی ہے حضرت والا نے کہ دل میں اللہ نے بات ڈالی کہ سمندر کو اللہ نے اپنے لیے نہیں پیدا کیا اس کو غیروں کے لیے پیدا کیا ہے وہ اغیار کے لیے ہے مخلوق کی خدمت کے لیے ہے تاکہ بادل بھاپ بنائے اور پانی برسے اس میں کشتیاں اور بحری جہاز چلیں لیکن اللہ نے اپنے بندوں کو اپنے دوستوں کو اپنے لیے بنایا ہے اس لیے ان کو اجازت نہیں ہے کہ اپنی آنکھوں کو سپرد اغیار کر دیں سمجھ گئے آپ لوگ اس لیے ان کی نگاہوں پر فرض ہو گیا کہ خبردار ان چاندوں کی طرف مت دیکھنا ورنہ تمہارا چین چھن جائے گا پھر خواہشات کے سمندر میں طغیانی اور تلاطم سے لہریں اٹھیں گی تو کیا ہوگا بے سکون ہو جاؤ گے پریشانی رہے گی سب پریشان ہیں آج کل اس کی وجہ عورتیں کیوں پریشان ہیں بے پردگی کی وجہ سے اور مرد کیوں پریشان ہیں عورتوں کو دیکھنے کی وجہ سے یہ پریشانی ہے چند دن آنکھیں بچا کر دیکھ لو میں زیادہ دن نہیں کہتا زیادہ نہیں صرف ایک ہفتے تک کسی نامحرم کو کسی حسین کو مت دیکھو صرف اس جمعے سے اگلے جمعے تک میں آپ سے ایک معاہدہ کرتا ہوں اس جمعے سے اگلے جمعے تک کسی کو مت دیکھو نہ امرت حسین کو نہ کسی لڑکی کو امرت کہتے ہیں اسے قدرتی داڑھی مچھ نہیں آئی ہو اپنی نگاہ بچا کر رکھو اگر اچانک نظر پڑ جائے اور نفس کچھ حرام لذت چرا لے کیونکہ نفس عجیب قسم کا چور ہے ایک سیکنڈ میں لذت حرام چرا لیتا ہے تو فوراً استغفار کر لو کہ اے اللہ یہ جو خوشی میرے دل میں حرام رستے سے آپ کی ناخوشی کے رستے سے آئی ہے میں اس سے توبہ کرتا ہوں خوشی کو آگ لگا دی خوشی خوشی ہم نے اس استفشار سے استغفار کر لو معذب قوم کے یستبشرون کے بجائے یستغفرون ہو جاؤ قوم لوط جو لڑکوں سے گناہ کرتی تھی وہ خوش ہوتے تھے لڑکوں کو دیکھ کر تو فرما رہے ہیں خوش مت ہو بلکہ اللہ سے استغفار کرو آپ ایک ہفتے تک اپنے قلب کا سکون نوٹ کرتے رہیں ایک ہفتے کے بعد مجھے کان میں بتا دیں حضرت والا کیا پیاری باتیں کرتے تھے ایک ہفتے تک سکون نوٹ کریں ڈائری میں لکھتے رہے کتنا سکون ملا اور پھر ایک ہفتے کے بعد کان میں مجھے بتا دیں کہ آپ کا سارا ہفتہ کیسا گزرا نظر بچانے میں تھوڑی سی بے چینی تو ہوگی تھوڑا سا غم بھی ہوگا پریشانی آتی ہے گناہ سے جب بچتے ہیں غم ہوتا ہے پریشانی ہوتی ہے کہ یار سب دیکھ رہے ہیں میں کیوں نہیں دیکھوں پرانی عادت چھوٹتے چھوٹتے تکلیف تو ہوگی لیکن اس سے کہیں زیادہ آرام ملے گا غیر محدود راحت ملے گی تھوڑا سا محدود غم اٹھانا پڑے گا لیکن جن کے لیے غم اٹھا رہے ہو وہ غیر محدود ذات ہے اس کی عطا بھی غیر محدود ہوتی ہے انشاءاللہ غیر محدود راحت پاؤ گے خواجہ صاحب فرماتے ہیں ڈپٹی کلکٹر تھے انگریزی دان فرماتے ہیں पहुंचने में होगी जो बेहद मशक्कत तो राहत भी क्या इंतहाई न होगी पहुंचने में होगी जो बेहद मशक्कत तो राहत भी क्या इंतहाई न होगी अल्लाह वाला बनने में थोड़ी मशक्कत तो होगी दाढ़ी रख ली टखने खोल लिया औरत है तो शरी पर्दा कर लिया सादा बुर्का पहने चेहरे को छुपाए अपने टीवी ना देखे इंटरनेट पे तस्वीरें ना देखे डाइजेस्ट ना पढ़े हजरत मौला यूसुफ लुधियानी शहीद रहमतुल्लाह फरमाए डाइजेस्ट पढ़ना खरीदना बेचना सब हराम है सब अल्लाह की नाफरमानी है डाइजेस्ट पढ़ना हमारे मौजूदा मुर्शिद ने फरमाया बहुत ज्यादा तुम्हें चस्का लगा है डाइजेस्ट का ये खवातीन डाइजेस्ट फला डाइजेस्ट से तौबा कर लें इसकी जगह खवातीन का इस्लाम पढ़ लें बस चलो उतनी गुंजाइश हम देते हैं खवातीन का इस्लाम पढ़ लें हया डाइजेस्ट पढ़ लें मुफ्ती आजम पाकिस्तान की ने इसकी फरमाई है कि ये इसको पढ़ सकते हैं हया डाइजेस्ट उसमें इस्लाम की शरीयत की बातें होती हैं शरीयत की हुदूद तोड़कर बातें नहीं होती अल्लाह वाला बनने में थोड़ी सी मशक्कत तो है मगर चंद दिन का मुजाहिदा है इसके बाद हंसना ही हंसना है बल्कि सारी जिंदगी हंसोगे इंशाअल्लाह ताला और एक दिल में और एक दिल जो अपने नफ्स को मारता है एक मोमिन जो अपने नफ्स को मारकर वलीउल्लाह बनता है वो लाखों को जिंदा करता है नफ्स से खुदरा कुश जहान जिंदा कुन मौला रूमी फरमाते हैं अपने नफ्स को मार लो कैसे मारेंगे हलाल चीजों से नहीं मारना कि भाई दिल चाह रहा है सिवैयां खाने का सिवैयां नहीं खा रहा है दिल चाह रहा है शेर खुरमा खाने का नहीं खा रहा है हलाल चीजों से नहीं हराम चीजों से नफ्स को मारना है हलाल चीजें हजरत फरमाते हैं जितनी चाहे खाओ जितनी अल्लाह ने दिया है इससे मना नहीं है क्या हाल है फैसल साहब खैरियत से आप भी घिसटते पिसटते पहुंच ही गए आखिर 7 बजे करीब माशाल्लाह अकेले आए फरमाया कि अपने नफ्स की बुरी बुरी ख्वाहिशात को खत्म कर दो फिर तुम्हारी जात से एक जहान जिंदा होगा जब तुम्हारा नफ्स कुश्ता होगा इसमें इतनी रूहानी ताकत आएगी तुम्हारी बरकत से हजारों नहीं लाखों दिल जिंदा होंगे मुझे अपना एक उर्दू शेर याद आया जो मैंने रमजान शरीफ में कहा था गालिबन 1970 का शेर है कि अल्लाह वालों से फायदा क्यों होता है क्योंकि उनका दिल अंदर अंदर अल्लाह की याद में रोता रहता है वो किसी वक्त अल्लाह से गाफिल नहीं होते चाहे हंसते ही हों ख्वाजा साहब फरमाते हैं लबों पे गो है हंसी भी हर दम और आंख भी मेरी तर नहीं है मगर जो दिल रो रहा है पैहम किसी को उसकी खबर नहीं है ये है अल्लाह वालों का मकाम और मेरा शेर क्या है हजरत वाला का शेर सुनिए बहुत प्यारा शेर है वो दिल जो तेरी खातिर फरियाद कर रहा है उजड़े हुए दिलों को आबाद कर रहा है वो दिल जो तेरी खातिर फरियाद कर रहा है उजड़े हुए दिलों को आबाद कर रहा है जो याद कर रहा है मौला को अपने दिल में समझे के उसका मौला भी याद कर रहा है इनाम जिक्र का ये कुरान ने बताया जाकिर को उसका मौला भी याद कर रहा है गर याद कर रही है ये खाक आसमां को अख्तर फलक जमी को भी याद कर रहा है वो दिल जो अल्लाह की याद में मुनाजात में मशगूल है अल्लाह से बातें कर रहा है मकौल मौला रूमी के अब ये बहुत प्यारा शेर है अल्लाह वालों के बारे में फरमाते हैं औलियारा दर दरो नहा नगमे हास तालिबा राजा हयात बेबहास औलिया अल्लाह के सीनों में बड़ी बड़ी आहें बड़े बड़े नाले और बड़े बड़े दर्दनाक गम नगमात पोशीदा हैं जो तालिबीन उनके पास बैठते हैं उनके बातनी दर्द और नगमों से उनको हयात बेबहा अता होती है क्योंकि उनके बातिन में एक दो आह नहीं होती एक दो नगमे मोहब्बत की एक दो आहें और एक दो दर्द और नाले नहीं होते बल्कि बेशुमार नगमात मोहब्बत बेशुमार आहें बेशुमार दर्द और नाले होते हैं और अल्लाह के जो आशिकीन और तालिबीन उनसे फैज लेने जाते हैं उनके बातनी नगमे हाय दर्द मोहब्बत से उन तालिबीन को भी हयात बेबहा अता होती है इसी फारसी का उर्दू शेर में मैंने तर्जुमा किया है फारसी शेर का वो दिल जो तेरी खातिर फरियाद कर रहा है उजड़े हुए दिलों को आबाद कर रहा है उजड़े हुए दिल चंद दिन अल्लाह वालों की सोबत की कलम खाने से तगड़े हो जाते हैं. जैसे देसी आम जब लंगड़े आम से कलम खाता है तो कलमी आम बन जाता है, लेकिन उसकी पैवन इतनी कस कर लगाते हैं कि जरा भी फासला नहीं होता. तो तालिब का दिल अपने शेख के दिल से जितना करीब तर होगा उतना ही ज्यादा उसको फैज अता होगा. ख्वाजा साहब बहुत परेशान रहते थे, वसवसे के मरीज थे, लेकिन जब हकीमुल उम्मत से ताल्लुक हुआ सब मरज गायब हो गया. तब फरमाया जब किसी से लौ लगा ली जाएगी तब ये आशुफ्ता ख्याली जाएगी. हकीमुल उम्मत उनको डांटते बहुत थे. बाजे मुरीद जो कच्चे होते हैं वो डांट से घबराते हैं, कहते हैं भाई चाय पिलाएं, बोतल पिलाएं, अंडा खिलाएं. बोतल है नहीं कि नहीं है? अभी बोतल पिलाई जाएगी इंशाल्लाह ताला. मुख्तसर बस करता हूँ. वजीफा बताएं तब तो मेरे पीर बहुत मीठे हैं, लेकिन अगर डांटेंगे तो ये कड़वी दवा हमें मत पिलाएं. बोतल खाएंगे, शेख के दस्तखान में खूब बिरयानियां उड़ाएंगे, मगर ये जो है डांट वांट हमें मत खिलाया करें. मगर ये आशिकों की अलामत नहीं, ये कच्चा सोना है जो आग में काला हो जाता है. पक्का सोना तो आग देखकर और चमक जाता है. चुनाचे ख्वाजा साहब जब डांटे गए तो हकीमुल उम्मत की तरफ इशारा करके फरमाया लाख झिड़को अब कहां फिरता है दिल, हो गई अब तो मोहब्बत हो गई. और मखलूक की दुश्मनी पर फरमाते हैं बढ़ गया उनसे ताल्लुक और भी, दुश्मनी ये खल्क रहमत हो गई. सुभान अल्लाह. एक गुस्से की बात अर्ज कर देता हूँ. गुस्से के बारे में एक बात तो समझ लीजिए, जब गुस्सा चढ़ता है तो आदमी की अकल गायब हो जाती है. इतनी देर के लिए वो पागल हो जाता है, चाहे कत्ल कर दे, चाहे छुरा घोंप दे, चाहे किसी को बेमौका मार दे. जिसका अंजाम फांसी हो उससे कुछ होश ही नहीं होता. गुस्से की हालत में इंसान पागल हो जाता है. अगर कोई आदमी तुमको एक दवा खिलाए तो आप सबसे पहले पूछेंगे इस दवा का फायदा क्या है. वो कहेगा वो फायदा ये है कि आप पागल हो जाएंगे. वो अगर वो कहे फायदा ये है कि आप पागल हो जाएंगे तो क्या आप इस दवा को खाएंगे? क्यों साहब, यहाँ कोई आदमी ऐसा है जो इस दवा को खाएगा? तो क्या वजह है जब गुस्से वाली दवा शैतान पेश करता है तो जल्दी से खा लेते हैं? गुस्से के बारे में हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं गजब की निस्बत जब बंदों की तरफ की जाती है तो वो एक आग है. फरमाते हैं इत्तकुल गजब, गुस्सा एक आग है जो आदम की औलाद के कल्ब में रोशन हो जाती है. क्या तुम देखते नहीं हो गुस्से में गर्दन की रगें फूल जाती हैं, उसकी आंखें सुर्ख हो जाती हैं. लिहाजा गुस्से का इलाज अल्लाह ताला फरमाते हैं वल काज़िमीन अल-ग़ैज़, जो गुस्से को पी जाते हैं. वल आफीन अन-नास, लोगों की खताओं को माफ कर देते हैं. वल्लाहु युहिब्बुल मुहसिनीन, और माफ करने के बाद कीना भी नहीं रखते, इन पर एहसान भी करते हैं. ये है अल्लाह वालों की शान. अब वो सूफी और वो मौलवी और सालिक, वो दाढ़ी वाला, वो तस्बीह पढ़ने वाला जो अपने को दीनदार कहता है, वो अपना फैसला कर ले कि गुस्से की हालत में मुझे कुरान के इन अहकामात पर अमल की तौफीक होती है नहीं. अपने को क्या समझते हो कि मैं इतना बड़ा हूँ? जो शख्स मगलूबुल गजब हो जाता है, अपने मुसलमान भाइयों से लड़ता रहता है, जिसको चाहे गाली दे दी, जिसको चाहे मार दिया, लेकिन मुसलमान की अलामत क्या है कि जिसकी जबान और हाथ से दूसरे मुसलमान महफूज रहे. गुस्सा जब करने का इनाम ये है. हदीस में आता है मन कज़मा गैज़न वह हुआ यब, इसलिए बार बार सुनाता हूँ कि मेरे दिल में ये बात उतर जाए. इतनी दफा ये हदीस शरीफ हम लोगों ने पढ़ी मगर गुस्से के वक्त हमें याद नहीं रहती. मन कज़मा गैज़न वह हुआ यक़दिरु अला इन्फ़ाज़िही मला अल्लाहु क़ल्बहु अमनन व ईमाना, जिसने गुस्सा पी लिया जबकि वह गुस्से को जारी करने की ताकत भी रखता था. जिस पर गुस्सा आया उसे पीटने की ताकत रखता था मगर उसने गुस्सा पी लिया, बदला भी नहीं लिया, तो अल्लाह ताला उसके दिल को अमन और ईमान से भर देगा. यानी अमन और सुकून अता कर देगा और ईमान से भर देगा. ये तल घूंट तो है मगर इसके बदले में अल्लाह ताला उसी वक्त 1,00,000 तहज्जुद से ज्यादा ईमान अता कर देंगे. अरे कहां जाते हो शैतान के रास्ते पर? देखो गुस्सा जब्त करने पर क्या इनाम मिल रहा है, लूट लो अल्लाह से इस इनाम को. और दूसरा क्या है, जो शख्स गुस्सा पी ले और माफ कर दे, बदला ना ले, तो अल्लाह ताला कयामत के दिन तमाम मखलूकात के मजमे में उसे बुलाएंगे और तमाम हूरों को सामने करके फरमाएंगे जिस हूर को चाहे तू पसंद कर ले. कितनी बड़ी नेमत है आशिक मिजाजों के लिए. मगर बीवियां परेशान ना हो, हजरत वाला फरमाया कि जो हमारी जो नेक बीवियां हैं وہ قیامت کے دن اللہ تعالیٰ ان کو حوروں سے زیادہ حسین کر دیں گے کیوں بے صلات انہوں نمازیں پڑھی انہیں روزے رکھے بچہ جننے کی تکلیف اٹھائی شوہر کی خدمت کی تو اللہ تعالیٰ حوروں سے زیادہ ہماری بیویوں کو اللہ تعالیٰ حسین کر دیں گے اس لیے خواتین پریشان ہوں کہ وہ حوروں ہمارا شوہر وہاں حوروں کے پاس چلے آئے گا مگر آپ انشاءاللہ حوروں سے زیادہ حسین کر دی جائیں گی جو شخص اس بات سے خوش ہو کہ جنت میں اس کا اونچا مکان بنایا جائے میرے شیخ بھی اس پہ بہت زیادہ زور دیتے ہیں جنت میں اس کے درجات بلند ہو فَلْيَعْفُ عَمَّنْ ظَلَمَهُ پس وہ اپنے ظالموں کو معاف کر دے وَلْيُعْتِ مَنْ حَرَمَهُ جو اس کو عطا کرے اس کو محروم کرے اور جو اس سے قطع رحمی کرے خون کے رشتہ داروں کو ادا نہ کرے اس سے وہ جوڑ رکھے جیسے سگا بھائی ہے خالہ ہے ماموں ہے بعض اوقات کچھ غلطیاں ہو جاتی ہیں تو ہم لوگ رشتہ کاٹ لیتے ہیں ایسا نہیں کرنا چاہیے بلکہ جوڑے رکھو کوئی دوسرا بے وقوفی کرتا ہے تو تم اس سے جوڑے رکھو انشاءاللہ اس کا انعام دیکھنا مولانا زکریا صاحب جو شیخ الحدیث ہیں اپنے ملازم کو ڈانٹا یہ واقعہ دیوبند کے صدر مفتی محمود حسن گنگوئی رحمۃ اللہ حضرت والا کو سنایا جب وہ ڈانٹ رہے تو اس وقت ان کے چچا مولانا الیاس صاحب حیات تھے جو بانی تبلیغ ہیں ان کے پاس ہی بیٹھے ہوئے تھے مولانا زکریا صاحب کے والد تو مولانا یحییٰ صاحب تھے جو مولانا گنگوئی کے پاس میرے شیخ کے استاد ہیں تو مولانا الیاس صاحب شیخ الحدیث کے پاس بیٹھے ہوئے تھے شیخ الحدیث صاحب ملازم سے کہنے لگے تم نے تو یہ غلطی 10 دفعہ کی ہے ایک دفعہ معاف کیا 2 دفعہ معاف کیا 10ویں دفعہ تم نے غلطی کی میں تمہارا کتنا بھگتوں بھگتنا سمجھتے ہو فرمایا حضرت والا فرما رہے ہیں یعنی کتنا برداشت کروں تو شیخ الحدیث کے چچا مولانا الیاس صاحب نے ان کے کان میں فرمایا مولانا اتنا بھگت لو اتنا برداشت کر لو جتنا قیامت کے ان اپنا برداشت کروانا ہے جتنا اپنا بھگتوانا ہے یعنی اپنی جتنی معاف کرانی ہے اتنی معاف کر دو اللہ اللہ کیا اللہ والوں کو اللہ عقل و فہم دیتا ہے بھائی دیکھو آخر ہم لوگ بھی تو خطا کار ہیں ہمیں بھی تو اللہ سے معاف کرانا ہے اس لیے اگر ہم معاف نہیں کریں گے تو ہم کس منہ سے اپنی معافی کرائیں گے اللہ نے تو نص قطعی سے فرما دیا جو شخص میرے بندوں کی معاف کرے گا میں اس کو قیامت کے دن معاف کر دوں گا الا تحبون ان یغفر اللہ لکم کیا تم اس بات کو پسند نہیں کرتے کہ اللہ تمہاری مغفرت کر دے حضرت ابو بکر صدیق رضی اللہ عنہ کی یہ آیت نازل ہوئی تھی ایک سنت کی بات عرض کر دیتا ہوں میں اس ختم کرتا ہوں مولانا ابو الحق صاحب رحمۃ اللہ علیہ مہم سنت سنتوں کو زندہ کرنے والے ہمارے دادا شیخ سارے عرب میں پاکستان ہندوستان لندن ہر جگہ سنتوں کو پھیلایا کرتے تھے فرماتے تھے اگر ایک سنت کو زندہ کر لو دوستوں تو 100 شہیدوں کا ثواب ملے گا ایک سنت کو بھی حقیر مت سمجھو کیونکہ ایک نور دوسرے نور کا جاذب ہوتا ہے جب ایک سنت پر عمل کریں گے دوسری سنت سیکھنے کی بھی توفیق ہو جائے گی آج سے اس کا عہد کر لو ابھی سیڑھیوں سے نیچے جانا پڑے گا تو سبحان اللہ پڑھیے گا جیسے خواتین ابھی نیچے اتریں گی ہم لوگ بھی ایک سیڑھی بھی ہے ابھی یہاں ماشاءاللہ خانقاہ اختیاری اوپر بنائی گئی چاڑی سے جب نیچے اتریں گے ایک دفعہ سبحان اللہ کہہ دیجیے جب آپ گھر سے باہر نکلیں گے نیچے اترتے ہوئے کیا کہیں گے سبحان اللہ اور سیڑھیوں کے اوپر چڑھیں گے تو کیا کہیں گے اللہ اکبر ٹھیک ہے یہ سنت تو یاد ہے اس میں میں بھی عمل کروں خواتین بھی اس پر عمل کریں جب واپسی ہو رہی ہو آپ کی جب سیڑھیوں سے نیچے اتر رہی ہیں آپ تو سبحان اللہ کہہ لیجئے جب اوپر چڑھ رہی ہیں تو اللہ اکبر کہہ لیں معلوم تو ہے میں اس پر عمل کریں گے تو انشاءاللہ اور زیادہ نور محسوس ہوگا ہم لوگوں کو اللہ تعالی ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے دعا کر لیتے ہیں یا اللہ یا رحمان یا رحیم صلی اللہ علیہ نبی رمی اللہ مجھے بھی اور ہم سب کو معاف فرما دیجیے صوفی عبد المری صاحب اتنے بڑے اللہ والے بیٹھے ان کے صدقے ہماری ہمارے گھر والوں کی ہم گھر سب کی مغفرت فرما دیجیے ہمیں اللہ والا بنا دیں صوفی عبد المری صاحب دعاؤں کا تم عالیہ کو بھی کروڑوں صحت کے خزانے ان کے اوپر اٹھا دیجیے میرے پیارے مرشد حضرت شاہ فیروز عبداللہ میمن صاحب دعاؤں کا تم عالیہ کی زندگی برکت عطا فرما ہمارے یہاں بیٹھنے کو قبول فرما جو آئے جو خواتین تشریف لائیں اور جو یہ مرد حضرات یہاں پر آئے یا اللہ تعالیٰ اللہ تعالیٰ ہم سب کا یہاں بیٹھنا قبول فرما لیجئے 16 آنے فرما دیجئے جیسے آج اللہ کے نام پر یہاں جمع ہیں جنت میں بھی میں ایسے اکٹھا فرما دیجئے اللہ اس اللہ والی محبت و قیامت کے دن عرش کا سایہ دلانے کا ذریعہ بنا دیجئے اللہ اتنے بڑے اللہ والوں کی باتیں قرآن و حدیث کی باتیں سنائی گئیں اس کو قبول فرما لے اور ہماری زندگی بدل دیجئے اللہ یجتبی الیہ من یشاء کا ظہور فرما دیجئے اللہ آپ جس کو چاہیں جس فرما سکتے ہیں ہمیں بھی اپنی طرف کھینچ لیجئے ہمیں بھی اللہ والا بنا دے اے اللہ اللہ ہم نے گناہوں میں ہمیشہ پریشانی ہی پائی بے سکونی ہی پائی اب ہمیں چین اور سکون والی زندگی عطا فرما اللہ والی زندگی تقوی والی زندگی عطا فرما لیجئے اللہ والی زندگی عطا فرما ہم اس قابل تو نہیں مگر آپ یا اللہ آپ کریم ہیں کریم ہوئے جو نالائکوں پہ رحم کرتا ہے ہم نے نالائکی کی انتہا کر دی اب آپ کریم ہونے کی انتہا فرما دیجئے اور ہمیں اللہ والا بنا دیجئے اللہ والا بنا دے متقی بنا دے اور جو کوتاہیاں ہوئیں اس پہ استغفار و توبہ کی توفیق عطا فرما دے چار شرطوں کے ساتھ سچی توبہ کی توفیق دے دے ہم مردوں کو ایک مٹھی داڑھی رکھنے کی تینوں طرف سے توفیق عطا فرما ٹخنے کھولنے کی توفیق دے جب کھڑے ہوں چل رہے ہوں نظر بچانے کی دل بچانے کی توفیق دے جو مائیں بہنیں بیٹیاں آئی ہوئی ہیں ان کو شرعی پردہ کرنے کی برقع پہننے کی نقاب کرنے کی توفیق دے دے دیور جیٹھ خالو پھپھا تایا زاد چاچا زاد ماموں زاد سے شرعی پردہ کرنے کی ہمت دے دے اللہ ہمت دے دیجئے ہمت دے دیجئے اور تصویروں اور انٹرنیٹ کے فتنے سے ہمیں ہمارے گھر والوں کی حفاظت فرما یا اللہ خصوصی حفاظت فرما دیجئے یا اللہ تعالی اور ہم سب کو اللہ والا بنا دیجئے اپنا پیار نصیب فرما دے حضرت والا رحمتہ اللہ علیہ حضرت میر صاحب رحمتہ اللہ قبروں کو نور سے بھر دے اور عافیت والی بارش عطا فرما جہاں جہاں بارش کی ضرورت ہے عافیت والی بارش عطا فرما موسم کو معتدل فرما دیجئے ہمیں بھی عافیت سے واپس گھر پہنچا دیجئے یا اللہ تعالی اور جن جن لوگوں نے دعاؤں کی فرمائش کی ہے جو امید رکھتے ہیں جو کہنا چاہتے تھے نہیں کہہ سکے تمام کی جائز حاجت پوری فرما دیجئے اور یا اللہ تعالیٰ جتنے دین کے کام ہو رہے ہیں شعبہ دعوت و تبلیغ یا اللہ تزکیہ نفس کا شعبہ حرمین اور جو ہے علماء کرام مساجد مدارس سب کی فرشتوں کے ذریعے حفاظت فرما دیجئے حرمین شریفین کی حفاظت فرما بیت المقدس کی حفاظت فرما سارے عالم کے مسلمانوں پہ رحمتوں کی بارش فرما کافروں کو بھی ہدایت دے کے مسلمان بنا کے ان کو بھی اللہ والا بنا دے ہمارا بھی خاتمہ ایمان پہ فرما دے ہم سب کو استقامت دے دیجئے اور مرتے دم تک اللہ والوں کی صحبتوں میں بیٹھنے کی توفیقات سے نوازش فرماتے رہیے ہم سب کو ہمارے گھر والوں کو اور قیامت تک آئی ہوئی نسلوں کو یا اللہ منعم علیہ بندوں سے جوڑ کے رکھیے انعام یافتہ بندوں سے مرتے دم تک جوڑ کے رکھیے آخری سانس تک ان حضرات سے وفاداری نصیب فرما دیجئے اللہ بے وفائی سے بچا لیجئے اپنا پیار نصیب فرما زبان کی حفاظت کی توفیق دے دے آنکھوں کی حفاظت کی توفیق دے دے اللہ باتیں تو بہت کرتے ہیں مجھے بھی توفیق دے اچھے اخلاق نصیب فرما ماں باپ کا ادب نصیب فرما بڑوں کا ادب نصیب فرما چھوٹوں پر شفقت کی توفیق عطا فرما اے اللہ غصے کو پینے والا بنا دیجئے معاف کرنے والا بنا دلوں سے بغض اور کینہ نکال دے آپس میں محبتیں قائم فرما دے علماء کرام کا ادب نصیب فرما دیجئے اور یا اللہ تعالیٰ جس کے دل میں جو جائز حاجت پوری فرما بہت سے دوست صحباب اور لوگوں نے دعاؤں کی فرمائش کی ہے یا اللہ تعالیٰ رزق حلال واسعہ عافیت کے ساتھ عطا فرما دیجیے جس کا رزق کا مسئلہ ہے عافیت کے ساتھ رزق حلال واسعہ عطا فرما دیجیے اس مجلس کو قبول فرما لے اس خانقاہ کے ایک ایک یا اللہ ایک ایک اینٹ میں تجلیات جذب بھر دیجیے یہاں جہاں اس وقت یہ فقیر بیٹھا ہوا ہے حضرت میر صاحب رحمۃ اللہ یہاں تشریف لائے تھے ان کی برکتوں سے ہم سب کو مالا مال فرما دیجیے اللہ محروم نہ فرمائیے جو بھی یہاں پہ آئے ہوئے محروم نہ جاوے کسی ایک کو ہی محروم نہ فرمائیے ہم سب کو یا اللہ جھولی ان پھٹی ہوئی جھولیوں کو سی دیجئے اور اپنی محبت عطا فرما اتنی محبت دے دے نفس سے زیادہ اہل و عیال سے زیادہ ٹھنڈے پانی سے زیادہ اپنی محبت عطا فرما دیجئے اپنی اشد محبت عطا فرما چھوٹے چھوٹے بچے بھی آئے ہیں مجھے بھی ہم سب کو ان سب کو اللہ والا بنا دے اللہ والا بنا دے اپنے ہمیں بھی اپنے والدین کی آنکھوں کی ٹھنڈک بنا دے ہمارے بچوں کی ہماری اولاد کو بھی ہماری آنکھوں کی ٹھنڈک بنا دے یا اللہ ایسا بنا دیجئے کہ حضور صلی اللہ علیہ وسلم ہمیں دیکھ کر خوش ہو جائے اللہ تعالیٰ خاتمہ ایمان پہ فرما دیجئے صلی اللہ علیہ نبی آمین یا رحمۃ کچھ نئے حضرات بھی آئے ہیں تو ہم لوگ ناشری بھی پڑھتے ہیں دو شعر ناشری کے سنا دیتا ہوں مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ جزاک اللہ خیر کتابیں ہیں کیا معافی کاٹن تھا نا پہلے دے دیجیے تقسیم کر دیں نقشے قدم ماشاء اللہ